بابِ صوم، اسلامی معاشرے کی خصوصیات اور اس کی تعمیر کا صحیح طریقہ، انبیاء کی اصل دعوت۔ دعوت اسلامی کا وہ دور جس کی بنیاد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے دست مبارک نے ڈالی، اس دعوت اللہ کے طویل سلسلے کی آخری کڑی ہے جو انبیاء اکرام کی قیادت میں ازل سے جاری رہا ہے۔ پوری انسانی تاریخ میں اس دعوت کا ایک ہی مقصد اور نصب العین رہا ہے، اور وہ یہ ہے کہ انسانوں کو ان کے خدائے واحد اور حقیقی پروردگار سے آشنا کرایا جائے، انہیں رب واحد کی غلامی میں داخل کیا جائے، اور دنیا کے اندر انسان کی ربوبیت کی بساط لپیٹی جائے، ان مادودے چند افراد کے سوا جو گاہے گاہے تاریخ میں پائے جاتے رہے ہیں۔ انسان بحثیت مجموعی کبھی الوہیت کے نظریے کے منکر نہیں رہے ہیں، اور نہ انہوں نے مطلقاً اللہ کی ہستی کا انکار کیا ہے، بلکہ یا تو وہ اپنے حقیقی رب کی صحیح معرفت میں غلطی کرتے رہے ہیں، اور یا اللہ کے ساتھ دوسروں کو بھی الوہیت میں شریک ٹھہراتے رہے ہیں، کبھی عقیدہ و عبادت میں اور کبھی غیر اللہ کی حاکمیت اور اتباع اختیار کرنے کی صورت میں۔ یہ دونوں شکلیں اس اعتبار سے خالصتاً شرک ہیں کہ وہ انسانوں کو اللہ کے دین سے دور لے جانے والی تھی، جسے وہ ہر نبی اور رسول کی زبان سے سمجھتے آئے تھے، مگر طویل مدت گزر جانے کے بعد اسے بھول جاتے تھے، اور آخرکار اسی جاہلیت کی طرف لوٹ جاتے تھے جس سے اللہ نے انہیں اپنے فضل سے نکالا تھا۔ وہ دوبارہ شرک کی راہ پر چل پڑے۔ کبھی عقیدے اور عبادت غیر اللہ کی حد تک، اور کبھی دوسروں کی حاکمیت تسلیم کرنے اور ان کی پیروی کرنے کی حد تک، اور کبھی بیک وقت ان دونوں صورتوں میں مبتلا ہو کر۔ کائنات کے اندر انسان کی اصل حیثیت۔ انسانی تاریخ کے ہر دور میں دعوت اللہ کا ایک ہی مزاج رہا ہے۔ اس دعوت کا نصب العین اسلام ہے، جس کے معنی ہیں انسانوں کو ان کے پروردگار کا مطیع و فرما بردار بنانا، انہیں بندوں کی غلامی سے نجات دلا کر خدائے واحد کا غلام بنانا، انہیں انسانوں کی حاکمیت، انسانوں کے وضع کردہ شرائع، انسانوں کی خود ساختہ اقدار حیات اور روایات کے پنجے سے نکال کر زندگی کے ہر شعبے میں انہیں خدائے واحد کے اقتدار و حاکمیت اور اس کے قانون کا پیرو بنانا۔ انبیاء سابقین اسی مشن کو لے کر آئے تھے، اور نبی صلی اللہ علیہ وآلہ وسلم بھی جس اسلام کو لے کر مبعوث ہوئے ہیں اس کا پیغام یہی ہے۔ وہ انسان کو اسی طرح اللہ کی حاکمیت کے آگے سرفگاندہ کرنے کے لیے آیا ہے، جس طرح یہ پوری کائنات اس کی حاکمیت کے آگے سرنگو ہے۔ انسان اسی کائنات کا ایک حقیر جز ہے، لہذا جو قوت انسان کے طبی وجود کی تدبیر کرتی ہے، ضروری ہے کہ وہی قوت اس کی تشریعی زندگی کی مدبر اور کار فرما ہو، اور جو نظام، اقتدار اور اسکیم اس پوری کائنات پر متصرف ہے، بلکہ خود انسان کے غیر ارادی پہلوؤں پر بھی متصرف ہے، انسان اس سے ہٹ کر اپنے لیے الگ کوئی نظام، کوئی اقتدار اور کوئی اسکیم تجویز نہ کرے، انسان اپنی نشوونما، اپنی صحت و بیماری اور موت و حیات کے معاملے میں ان طبعی قوانین کے پابند ہیں جو اللہ تعالیٰ نے جاری فرما رکھے ہیں، بلکہ اپنی ارادی تگودو کے جن نتائج و عواقب سے دوچار ہوتے ہیں ان کے بارے میں بھی وہ کائناتی قوانین کے سامنے بے بس ہیں۔ ان تمام پہلوؤں میں وہ اللہ کی سنت کو بدلنے پر قادر نہیں ہیں، اور نہ اس بات پر قادر ہیں کہ وہ اس کائنات پر حاوی و متصرف نوامیس میں کسی قسم کا تغیر و تبدل کر سکیں۔ بس انسان کے لیے یہی رویہ مناسب ہے کہ وہ اپنی زندگی کے تشریح اور ارادی گوشوں میں بھی اسلام کا اتباع کرے، اور زندگی کے چھوٹے سے چھوٹے معاملے سے لے کر بڑے سے بڑے معاملے تک اللہ کی شریعت کو حاکم بنائے، تاکہ ایک طرف اس کی زندگی کے غیر ارادی گوشوں اور اختیاری پہلوؤں کے درمیان ہم آہنگی اور توافق پیدا ہو سکے، اور دوسری طرف زندگی کے ان دونوں حصوں اور وسیع تر کائنات کے درمیان بھی مطابقت اور یکجہتی پیدا ہو۔ جاہلیت کی ہماگیر گرفت سے نجات پانے کا صحیح طریقہ۔ लेकिन जाहिलियत जिसका खमीर ही इस मादा फासिद से तैयार होता है कि इंसान पर इंसान की हाकमियत कायम हो और जो इंसान को कायनात के हमागीर निजाम से जुदा करती है और इंसानी जिंदगी के गैर इरादी और तकवीनी हिस्से को इख्तियारी और तशरीई हिस्से से मुतसादिम करती है, वही जाहिलियत जिसके मुकाबले में अंबिया और रसूलों ने इस्लामी दावत को पेश किया और नबी आखिरुज़्ज़मां सल्लल्लाहु अलैहि वसल्लम उसी के इस्तेसाल के लिए दुनिया में तशरीफ लाए। ये जाहिलियत किसी तजरीदी नज़रिए के कालिब में मौजूद नहीं रही, बाज़ हालात में तो इसका सिरे से कोई नज़रिया ही नहीं होता, बल्कि ये हमेशा जीती जागती तहरीक के रूप में उभरती रही है, एक ऐसे माशरे की शक्ल में नमूदार होती रही है जिसकी अपनी लीडरशिप, अपने तसव्वुरात व इक़दार, अपनी रिवायात व आदात और अपने जज्बात व एहसासात होते हैं। वह एक मुनज़्ज़म माशरा होता है, उसके अफराद के दरमियान बाहिमी रब्त व तआवुन और मुनज़्ज़म तवाफ़ुक़ व वफ़ादारी इस दर्जा पाई जाती है कि पूरा माशरा शऊरी और गैर शऊरी तौर पर अपने वजूद की हिफाजत के लिए यकसा तौर पर मुतहर्रिक और चाको चौबंद रहता है। अपनी शख्सियत के दिफा में वो ऐसे तमाम खतरंगेज अनासिर व असरात के अजाले में सरगर्म रहता है जो इसके मुस्तकिल निज़ाम के लिए किसी भी हैसियत से ख़तरे की तमहीद होते हैं। जब जाहिलियत महज इल्मी नज़रिए की शक्ल में नहीं बल्कि एक जिंदा फाल तहरीक और जीता जागता माशरा बनकर सामने आती है, तो इस जाहिलियत को मिटाने और इंसानों को अज़सरे नौ खुदावंदे कुद्दूस के आस्था पर लाने के लिए हर वो कोशिश गैर मुनासिब और बेसूद होगी जो इस्लाम को महज इल्मी नज़रिए की हद तक पेश करने पर इक्तफा करती हो। जाहिलियत अमली दुनिया पर काबिज है और इसकी पुश्त पर एक जिंदा व मुतहरिक इदारा मौजूद है। ऐसी हालत में नजरी कोशिश जाहिलियत के मुकाबले के लिए फाइक तर तो कुजा मुसावी जवाब भी नहीं है। जब मकसद ये हो कि एक बिलफेल कायम निज़ाम को ख़त्म करके उसकी जगह एक ऐसे निज़ाम को बरपा करना है जो अपने मिजाज, अपने उसूल हयात और हर कुल्ली व जुज़ी मामले में मौजूद गालिब जाहिली निज़ाम से इख्तलाफ रखता है, तो अकल का तकाजा ये है कि नया निज़ाम भी एक मुनज़्ज़म तहरीकी और जानदार मुआशरा बनकर मैदान मुबारजत में उतरे और इस अज़म के साथ उतरे कि उसकी नज़रियाती बुनियादें, उसकी इंतज़ामी तदाबीर और नज़्म इज्तमाई, उसके कारकुनों के बाहिमी रवाबत व ताल्लुकात कायम शुदा जाहिली निज़ाम से हर हर पहलू में कवी तर और मोहकम तर हों। इस्लामी माशरे की नज़रियाती बुनियाद, वो नज़रियाती बुनियाद जिस पर इस्लाम ने तारीख के हर दौर में अपने माशरे की तामीर की है, वो ये शहादत है कि ला इलाहा इल्लल्लाह, अल्लाह के सिवा कोई इलाह नहीं है। इस शहादत का मतलब यह है कि इलाह सिर्फ अल्लाह है, वही रब है, वही मुंतजिम कायनात है, वही हाकिम हकीकी और मुक्तदर आला है। कलब व ज़मीर उसकी वहदानियत से मुनव्वर होने चाहिए, इबादत व शुआइर में उसी की वहदानियत का सबूत पेश करना चाहिए, अमली ज़िंदगी के कानून में उसी की वहदानियत का तसव्वुर कार फरमा होना चाहिए। इस कामिल और हमागीर सूरत के अलावा ला इलाहा इल्लल्लाह की मिसाल की शहादत अमली लिहाज से किसी और तरह नहीं दी जा सकती, और ना शरई लिहाज ही से ऐसी शहादत मोतबर होगी। यह कामिल व हमागीर सूरत इस कौली शहादत को ऐसे अमली और मौसर निज़ाम का पैराया दे देती है कि इसकी बुनियाद पर इसके कायल को मुस्लिम और मुनकिर को गैर मुस्लिम करार दिया जा सकता है। नजरी लिहाज से इस बुनियाद को कायम करने का मतलब ये होगा कि इंसानी ज़िंदगी पूरी की पूरी अल्लाह के तसरुफ में दे दी जाए। इंसान अपनी ज़िंदगी के किसी मामले में और किसी गोशे में अपने आप कोई फैसला न करे, बल्कि अल्लाह के हुक्म की जानिब रुजू करे और उसी की पैरवी करे। अल्लाह का हुक्म उसे सिर्फ एक ज़रिए से मालूम करना चाहिए, और वो ज़रिया है अल्लाह का रसूल सल्लल्लाहु अलैहि वसल्लम कलमाए शहादत के दूसरे हिस्से में इसी जरिए को इस्लाम के रुकने दौम की हैसियत से बयान किया गया है और फरमाया गया है, अशहदु अन्न मुहम्मद रसूलुल्लाह, और मैं शहादत देता हूं कि मोहम्मद अल्लाह के रसूल हैं। یہ ہے وہ نظریاتی اساس جس پر اسلام کی عمارت قائم ہوتی ہے اور جو اسلام کی اصل روح ہے۔ یہ بنیاد انسانی زندگی کا مکمل ضابطہ فراہم کرتی ہے جسے زندگی کے ہر ہر پہلو میں نافذ کیا جانا چاہیے اور جسے ہاتھ میں لے کر ایک مسلمان اپنی انفرادی زندگی اور اجتماعی زندگی کے ہر ہر مسئلے کو حل کرتا ہے، خواہ یہ مسئلہ اسے دارالاسلام کے اندر پیش آئے یا دارالاسلام سے باہر۔ ان روابط سے متعلق ہو جو مسلم معاشرے کے ساتھ وہ قائم کرتا ہے یا ان تعلقات اور رشتوں کے بارے میں ہو جو ایک مسلم معاشرہ دوسرے غیر مسلم معاشروں کے ساتھ قائم کرتا ہے۔ جاہلی معاشرے کے اندر رہنے والے مسلمان۔ اسلام، جیسا کہ اوپر بیان کیا جا چکا ہے، جامد اور مجرد نظریہ نہیں ہے کہ جو لوگ چاہیں اسے عقیدے کے طور پر قبول کر لیں اور پوجا پاٹ کی حد تک اس پر عمل کر لیں اور پھر دھڑلے سے بالفعل قائم شدہ اور حرکت پذیر جاہلی معاشرے کے کل پرزے بنے رہیں۔ اس طرز پر اسلام کے ماننے والوں کا پایا جانا اسلام کے عملی وجود کو بروئے کار نہیں لا سکتا، خواہ تعداد کے لحاظ سے وہ جمع غفیر ہی کیوں نہ ہو۔ اس لیے کہ نظری مسلمان جو جاہلی معاشرے کے اجزائے ترکیبی کا ایک جز ہوں، وہ لا محالہ اس معاشرے کے تمام تنظیمی تقاضوں کو لبیک کہنے پر مجبور اور بے بس ہوں گے اور ان تمام اساسی ضروریات کو جو اس معاشرے کی زندگی اور حرکت اور بقا کے لیے ناگزیر ہیں، شعوری اور غیر شعوری طور پر تون اور کرہن پورا کرنے کے لیے محو گردش رہیں گے۔ بلکہ اس پر مستزاد یہ کہ اس معاشرے کے محافظ بن کر کھڑے ہوں گے اور ان اسباب و عوامل کی سرکوبی کریں گے جو اس کے وجود اور نظام کے لیے خطرہ بن سکتے ہیں، اس لیے کہ کل جب یہ تمام فرائض انجام دے گا تو جز کو لازماً ارادی طور پر یا غیر ارادی طور پر انہی فرائض کو ادا کرنے کے لیے کل کے مطابق ہی حرکت کرنا ہوگی۔ دوسرے لفظوں میں، ایسے نظری مسلمان جس جاہلی معاشرے کی نظریاتی حیثیت سے مخالفت کر رہے ہوتے ہیں، عملاً وہ اسے مضبوط و مستحکم کرنے میں لگے ہوتے ہیں، بلکہ اس نظام کے نسبتاً جاندار خلیے ثابت ہوتے ہیں۔ اس کے لیے عناصر بقا اور اسباب حیات مہیا کرتے ہیں، اپنی قابلیتیں، اپنے تجربات اور اپنی تازہ دم قوتیں اس کی خدمت میں صرف کرتے ہیں تاکہ اسے عمر دراز اور قوت مزید حاصل ہو۔ حالانکہ ان تمام تر حرکت اور سرگرمی حالانکہ ان کی تمام تر حرکت اور سرگرمی اس جاہلی معاشرے کو ختم کرنے میں صرف ہونی چاہیے تاکہ وہاں صحیح اسلامی معاشرہ قائم ہو سکے۔ جاہلی قیادت سے انحراف لازم ہے، اس وجہ سے یہ بات ناگزیر ہے کہ اسلام کی نظریاتی بنیاد عقیدہ الوہیت ابتدا سے ایک منظم و فعال جماعت کے پیکر میں نمودار ہو۔ یہ جماعت جاہلی اجتماع سے الگ تھلگ ہو، جاہلیت کے متحرک و منظم معاشرے سے جس کا نصب العین ہی اسلام حاکمیت اللہ کی روک تھام ہے، ہر طرح برتر اور منفرد و ممتاز ہو۔ اس نئی جماعت کا مرجع و محور جدید قیادت ہو، وہ قیادت جس کی باغ ڈور اولاً رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ہاتھ میں تھی اور آپ صلی اللہ علیہ وآلہ وسلم کے بعد ہر وہ اسلامی قیادت اس ذمہ داری کی امین ہے جو انسانوں کو صرف اللہ کی الوہیت اور ابویت، اللہ کے اقتدار و حاکمیت اور اللہ کے قانون و شریعت کا پابند بنانا چاہتی ہے۔ جو شخص یہ شہادت ادا کرے کہ اللہ کے سوا کوئی الہ نہیں اور محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول ہیں، وہ جاہلی اجتماع سے، جسے وہ خیر بات کہہ چکا ہے، اپنی وفاداریوں کا رشتہ کاٹ دے اور جاہلی قیادت سے بغاوت کرے، چاہے کسی بھیس میں ہو، کاہنوں، پروہتوں، جادوگروں اور قیافہ شناسوں کی مذہبی قیادت ہو یا سیاسی، معاشرتی اور اقتصادی قیادت ہو، جیسی کہ آن حضور صلی اللہ علیہ وآلہ وسلم کے عہد میں قریش کو حاصل تھی۔ اسے اپنی تمام تر وفاداریاں نئی اسلامی جماعت، خدا شناس نظام اور اس کی خدا پرست قیادت کے ساتھ مخصوص رکھنا ہوں گی۔ جا جاہلی فضا میں اسلام کے احیاء کی صورت۔ یہ فیصلہ کن اقدام اسی لمحے سے ہو جانا چاہیے جس لمحے ایک شخص اسلام میں داخل ہوتا ہے اور یہ قولی شہادت دیتا ہے کہ لا الہ الا اللہ اور محمد الرسول اللہ۔ مسلم معاشرہ اس انقلابی اقدام کے بغیر وجود میں نہیں آ سکتا۔ مسلم معاشرہ محض افراد کے دلوں میں اسلام کی نظریاتی بنیاد قائم ہو جانے سے کبھی وجود میں نہیں آ سکتا، خواہ ایسے زبانی نام لیواؤں اور دلی خیرخواہوں کی دنیا کے اندر کتنی بڑی بھیڑ جمع ہو جائے۔ اس معاشرے کو برپا کرنے کے لیے شرط ہے کہ یہ اسلام کی قولی شہادت ادا کرنے والے ایک ایسی تحریک کی شکل اختیار کریں جو زندگی سے لبریز اور فعال و منظم ہو، اس کے افراد کے اندر باہمی تعاون اور یکجہتی ہو، ہم آہنگی اور ہم نوائی ہو، وہ جداگانہ تشخص رکھتی ہو، اس کے اعضاء انسانی جسم کے اعضاء و جوارے کی طرح منظم اجتماعی حرکت کے جلو میں اس کے وجود کا دفاع و استحکام کرتے ہوں، اس کی جڑوں کو زمین کی گہرائیوں میں اتاریں اور اس کی شاخوں کو افق تا افق وسیع کریں اور ان عوامل و اسباب کا سدے باب کریں جو اس کے وجود اور نظام پر حملہ آور ہوتے ہیں اور اسے مٹانے کے در پہ ہیں۔ یہ سب فرائض وہ ایک ایسی بیدار مغز، دور اندیش اور روشن ضمیر قیادت کی رہنمائی میں سر انجام دے سکتے ہیں جو ظاہری قیادت سے مستقل اور جداگانہ وجود رکھتی ہو، جو ایک طرف ان کی حرکت اور تگ و دو کی تنظیم کرے اور اس میں یکجہتی، وحدت اور یگانگت پیدا کرے، اور دوسری طرف ان کے اسلامی وجود کے استحکام اور توسیع و تقویت کا انتظام بھی کرے اور اپنے حریف مقابل جاہلی وجود کو زائل اور اس کے اثرات کو ناپید کرنے میں ان کی رہنمائی کرے۔ یہی وہ فطری طریقہ کار ہے جس کی بدولت اسلام کا عملی وجود دنیا میں قائم ہوا تھا۔ وہ ایک نظریاتی ضابطے کی شکل میں آیا تھا جو اگرچہ مجمل حیثیت میں تھا مگر پوری زندگی پر محیط تھا۔ آتے ہی اس کی بنیاد پر ایک ٹھوس، جاندار اور متحرک جماعت وجود میں آ گئی جس نے نہ صرف جاہلی معاشرے سے اپنا جداگانہ اور مستقل تشخص قائم کیا بلکہ جاہلیت کے وجود کو بھی اس نے چیلنج کر دیا۔ وہ ہرگز عملی وجود سے آری حالت میں محض خیالی نظریے کی صورت میں نہیں اترا تھا اور آئندہ بھی اس کا وجود ایک عملی نظام کے ذریعے ہی منشاء ظہور پر آ سکتا ہے۔ جاہلی معاشرے کی تہ بہ تہ ظلمتوں کے اندر اگر اثر نو اسلام کی شمع فروزہ کی جائے گی تو خواہ کوئی دور ہو اور کوئی ملک ہو، اس کے بغیر قطن چارہ کار نہ ہوگا کہ پہلے اسلام کے اس مزاج اور فطرت کو لازمی طور پر سمجھ لیا جائے کہ اس کی نشونما ایک تحریک اور ایک نامیاتی نظام کے بغیر ہرگز نہ ہو سکے گی۔ اسلام کا اصل نسب العین انسانیت کا فروغ ہے۔ اس تفصیل کے بعد یہ جان لینا بھی ضروری ہے کہ اسلام جب مذکورہ طریقہ کار کے مطابق عقیدہ الوہیت کی بنیاد پر ایک مسلم امت کی داغ بیل ڈالتا ہے اور اسے ایک وحدت پسندانہ متحرک جماعت کے سانچے میں ڈھالتا اور عقیدے کو اس جماعت کا واحد رشتہ قرار دیتا ہے، تو اس تمام جدوجہد سے اس کا منتہائے مقصود در حقیقت یہ ہوتا ہے کہ وہ انسان کی انسانیت کو بیدار اور اجاگر کرے، اسے پروان چڑھائے، اسے طاقتور اور بالاتر کرے اور انسان کے وجود میں پائے جانے والے تمام پہلوؤں پر اسے غالب کرے۔ چنانچہ وہ اپنے جامع اور ہماگیر نظام کی وساطت سے اسی مقصد جلیل کی تکمیل کے در پہ رہتا ہے۔ اس کے اساسی ضابطے، اس کی جملہ ہدایات، اس کے تمام احکام و شرائع، سب کا ہدف یہی مقصد ہوتا ہے۔ انسان اپنے بعض اوصاف و خصائل میں حیوانات بلکہ جمادات کے ساتھ اشتراک رکھتا ہے، چنانچہ ان اوصاف و خصائل نے سائنٹیفک جہالت کے علم برداروں کو کبھی تو اس وہم میں ڈال دیا کہ دوسرے حیوانات کی طرح انسان بھی ایک حیوان ہے، اور کبھی انہیں اس خام خیالی میں مبتلا کر دیا کہ انسان جمادات ہی کی ایک قسم ہے۔ مگر حقیقت یہ ہے کہ انسان حیوانات اور جمادات کے ساتھ بعض باتوں میں اشتراک کے باوجود کچھ ایسے خصائص بھی رکھتا ہے جو اسے ان دونوں سے ممیز کرتے ہیں اور اسے ایک منفرد مخلوق کی حیثیت عطا کرتے ہیں۔ سائنٹیفک جہالت کے علم برداروں نے بھی बिलाखिर इस हकीकत का एतराफ कर लिया है। दरअसल नाकाबिले तरदीद हकाइक ने उनकी गर्दन इस तरह दुबोच ली है कि वो कायनात के अंदर इंसान की इम्तियाजी हैसियत को तस्लीम करने पर मजबूर है, मगर बाए हमा उनका ये एतराफ ना मुखलिसाना है ना दो टोक। इंसानियत को फरोग देने के नताइज। इस मसले में इस्लाम के पाकीजा निजाम हयात ने जो खिदमत सरंजाम दी है उसके नहायत दरख्शां और महसूस नताइज बरामद हुए। इस्लाम ने नस्ल और रंग, वतन और जुबान, मादी मसलहतों और जोग्राफी हदबंदियों की घटिया असबियतों और कमजोर रिश्तों को पामाल करके सिर्फ अकीदा और दीन के रिश्ते पर इस्लामी माशरे की बिना डाली। इस माशरे के अंदर इंसान और हैवान के मुश्तरक खसाइस की बजाय सिर्फ इंसानी खसाइस को उभारा, उनकी आबियारी की और गालिबो बरतर कर दिया। इस कारनामा अजीम के जो दरख्शां और महसूस नताइज बरामद हुए उनमें से एक अहम नतीजा ये था कि इस्लामी माशरा एक ऐसा वसीउल ज़रफ और खुला माशरा बन गया जिसमें हर नस्ल, हर कौम, हर जुबान और हर रंग के अफराद दाखिल हो सकते थे। इसमें फजूल और हैवानी खसूसियत की हामिल हदबंदियों का नामो निशान न था। इसके बहरे बेकरा में तमाम इंसानी नस्लों की आला तर सलाहियतों और बोकलमों काबिलियतों की नदियां आकर गिरती रहीं और बाहिम खलत मलत होती रहीं और इनके इम्तजाज से एक ऐसा आला दर्जे का मुरक्कब तैयार हुआ जिसकी उम्र अगरचा निस्बतन कम थी मगर इसने दुनिया के अंदर एक ऐसी खीराकुन और अजीम तहजीब को जन्म दिया जिसने अपने दौर की तमाम इंसानी सलाहियतों और इंसानी फिक्रो दानिश का निचोड़ अपने दामन में जमा कर लिया था। इसके बावजूद के इस दौर में मुसाफतें नहायत कठिन थीं और मवासलात के ज़राए और वसाइल नहायत सुस्त रफ्तार थे, इस आला दर्जे के इस्लामी माशरे में अरबी, फारसी, शामी, मिस्री, मराकशी, तुर्की, चीनी, हिंदी, रूमी, यूनानी, इंडोनेशी, अफ्रीकी, अलगर्ज हर कौम और हर नस्ल के जोहरे ताबा जमा हुए। इन सब की खसूसियात यकजा हो गईं और इख्तलात बाहिम तावुन और तवाफुक और हम आहंगी और यकजहती के साथ इन्होंने इस्लामी माशरे और इस्लामी तहजीब की तामीर में हिस्सा लिया और इसे चार चांद लगाए। ये हैरत अंगेज तहजीब एक दिन भी अरबी तहजीब न थी बल्कि खालिसतन इस्लामी तहजीब थी। ये कभी भी कौमी तहजीब नहीं रही बल्कि हमेशा नजरियाती तहजीब की हैसियत से मुतारफ रही। हर कौम के अफराद इसमें मुसावियाना शान के साथ शरीक हुए। मोहब्बत और इखलास के मुकद्दस रिश्तों ने इन्हें बाहम मुंसलिक कर रखा था। इनके अंदर ये एहसास कूट कूट कर भर दिया कि वो सब एक ही मंजिल के राही हैं। चुनाचा उन्होंने इस तहजीब की खिदमत के लिए अपनी इंतहाई काबिलियतें सरफ की, अपने मुमताज नस्ली खसाइस को उजागर करके इसे तहजीब के कदमों पर निशावर किया, अपने शख्सी तजुर्बात, कौमी खसूसियात और हासिल तारीख को उसी एक चमन की आबियारी और तरक्की के लिए वक्फ कर दिया जिस तरह वो सब बला अदना तफावत मंसूब थे। जिसके अंदर उन्हें वो रिश्ता बाहम जुड़े हुए था जिसका सिरा उनके परवरदिगार के हाथ में था और जिसमें उनकी इंसानियत बिला रोक टोक परवान चढ़ रही थी। ये वो नुमाया खूबियां हैं जो पूरी इंसानी तारीख में किसी और इंसानी इज्तमा को नसीब नहीं हो सकी। क्या कदीम माशरों ने इंसानियत को फरोग दिया? कदीम इंसानी तारीख में सबसे मुमताज और मशहूर तरीन माशरा रोमन एम्पायर समझा जाता है। इस माशरे में भी मुतादिद नस्लें जमा थीं और मुख्तलिफ जबानों और मुतादिद रंगों और गुनागों मिजाजों के लोग शामिल थे, लेकिन उनका इत्तहाद और इज्तमा इंसानी रिश्ता पर कायम न था और ना कोई आला तर कद्र मसलन अकीदा उन्हें बाहम पैवस्ता रखने वाला था, बल्कि उनका ये इज्तमा तबकाती तकसीम पर था। एक तरफ शुरफा का तबका था और दूसरी तरफ गुलामों का। पूरी एम्पायर इन्हीं दो तबकों में मुनकसिम थी। इलावा अजीम नस्ली इम्तियाज भी इसके खमीर में शामिल था, जिसकी रूह से रोमी नस्ल को सियादत और तफव्वुक हासिल था और दूसरी तमाम नस्लें इसके मुकाबले में गुलामों की हैसियत रखती थी। लिहाजा इस माशरे को वो बुलंदी नसीब ना हो सकी जिस तक इस्लामी माशरा पहुंच गया था, और नतीजतन वो इंसानियत को इन समरात और बरकात से भी बहरा अंदोज न कर सका जिनसे इस्लामी माशरे ने इसे मालामाल किया था। क्या जदीद माशरे इंसानियत को फरोग दे सकते हैं? तारीख हाजिर में भी कई माशरे जहूर पजीर हुए हैं, मिसाल के तौर पर ब्रिटिश एम्पायर को लीजिए, लेकिन वो भी रूमी माशरे से जो इसका मौरस आला है मुख्तलिफ नहीं है। ये कौमी पैमाने पर लूट खसूट का एक इज्तिमा है जिसकी बुनियाद अंग्रेज कौम की बरतरी और उन नौ आबादियात की खून आशामी पर है जिनमें ब्रिटिश एम्पायर का देव इस्तबदाद नाच रहा है। दूसरी यूरोपियन सल्तनतों का भी यही हाल है। स्पेन और पुर्तगाल की आनजहानी सल्तनतें, फ्रांसीसी एम्पायर, इन सब का एक ही ढंग रह चुका है। सबकी सब जालिमाना निज़ाम की अलमबरदार और पस्त सतह की बादशाहतें थीं। कम्युनिज्म ने भी एक निराले तर्ज का मुआशरा कायम करना चाहा और इन दीवारों को मिसमार करने का दावा किया जो रंगो नस्ल, वतनों कौम और जोग्राफिये ने चुन रखी थी। लेकिन इस इज्तिमा की तामीर भी इंसान दोस्ती की हमागीर नेव पर नहीं की गई, बल्कि तबकाती तकसीम को बिनाए इज्तिमा करार दिया जाए गया बल्कि तबकाती तकसीम को बिनाए इज्तिमा करार दिया गया है। इस लिहाज से कम्युनिस्ट माशरा कदीम रोमी माशरे ही का दूसरा रुख है। रोमी माशरा तबकाए शुरफा को इम्तियाज देता था और कम्युनिस्ट माशरा तबकाए उम्माल प्रोलतारिया को ये इम्तियाजी हैसियत देता था। इसकी तह में जो जज्बा कार फरमा है वो दूसरे तमाम तबकों के खिलाफ हसद और बोगज का जज्बा है। इस किस्म का कमजर्फ और कीना तोज माशरा इसके सिवा और कोई फल नहीं दे सकता कि वो इंसान के अदना जज्बात को भड़काए। वो अपनी दाग बेल ही इस बात पर डालता है कि इंसान के अंदर सिर्फ हैवानी और सिफली औसाफ को बरंगेख्ता करे और उन्हें खूब पाले पोसे और उन्हें ज्यादा से ज्यादा ताकतवर बनाए, इसलिए कि उसकी निगाह में इंसान के बुनियादी मुतालबात वही कुछ हैं जो हैवान के बुनियादी तकाजे और ज़रूरतें हैं, यानी गजा, मकान और जिनसी तस्कीन। चुनाचा इसके फलसफे की रूह से पूरी इंसानी तारीख रोटी की तलाश में सरगर्दा रही है। इस मैदान में इस्लाम यकता और मुनफरिद है। सिर्फ इस्लाम ही वो रब्बानी निज़ाम हयात है जो इंसान की आला तरीन खसूसियात को ऊपर उभार कर लाता है और फिर उन्हें पूरी तरह परवरिश करता है और इंसानी माशरे की तामीर के लिए उन्हें ज़्यादा से ज़्यादा फ़रोग देता है। इस्लाम आज तक इस मैदान में यकता और मुनफरिद चला आ रहा है। जो लोग इस निज़ाम से मुनहरिफ होकर किसी और निज़ाम के ख्वाह हैं, ख्वाह वो निज़ाम कौम परस्ती की बुनियाद पर हो या वतनीयत की बुनियाद पर, रंगो नस्ल को अहमियत देता हो या तबकाती कशमकश का अलम बरदार हो या इन जैसे और फासिद नजरियात के खमीर से तैयार हुआ हो, वो लोग बिलाशुबा इंसान के दुश्मन हैं। वो दरअसल ये नहीं चाहते कि इंसान इस सफाए हस्ती पर अपनी उन बुलंद तर खसूसियात के साथ नमूदार हो जो अल्लाह ताला ने उसकी फितरत में सुमो रखी हैं, और ना ये पसंद करते हैं कि इंसानी सोसाइटी तमाम इंसानी नस्लों की हमागीर सलाहियतों और खूबियों से और उनके सदियों के तजुर्बात से इस्तफादा करे और इस गर्ज के लिए कोई मखलूत और मुतनासिब निज़ाम तजवीज़ करे। ऐसे ही लोगों के बारे में अल्लाह ताला फरमाता है, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इनसे कहो कि हम तुम्हें बताएं कि अपने आमाल में सबसे ज़्यादा नाकाम और नामुराद लोग कौन हैं? वो के दुनिया की ज़िंदगी में जिनकी सारी सही और जहद राह रास्त से भटकी रही और समझते रहे कि वो सब कुछ ठीक कर रहे हैं। ये वो लोग हैं जिन्होंने अपने रब की आयात को मानने से इनकार किया और उसके हुजूर पेशी का यकीन न किया, इसलिए उनके सारे अमाल जाया हो गए। कयामत के रोज हम इन्हें कोई वजन न देंगे। इनकी जजा जहन्नुम है उस कुफर के बदले जो इन्होंने किया, और उस मजाक की पादाश में जो वो मेरी आयात और मेरे रसूलों के साथ करते रहे। सूरतुल कहफ आयत नंबर 103 ता 106।